नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। शुरूमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। नेपाली भूमि चीनका विरूद्ध प्रयोग हुन नदिने एमाले अध्यक्ष खनालको भनाई। चीनको चमत्कारिक प्रगतिको नेपालले पनि अनुसरण गर्न सकिने विश्वास। हेलो सरकारमा हालसम्म करिब 30,000 उजुरी, 97% उजुरी सम्बोधन। दक्षिणी सुडानमा सरकार र विद्रोही बीच शान्ति सम्झौता। संक्रमणकालीन सरकारको गठनपछि चुनाव गरी नयाँ संविधान बनाउने। र सौराहामा जारी गैंडा कप फुटबलमा आज भण्डारा र रामपुर भेट्दै आईपीएलमा आज 2 खेल हुने। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। समाचार विस्तारमा। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले कुनै पनि हालतमा नेपाली भूमि छिमेकी मित्र राष्ट्र चीनका विरूद्ध प्रयोग हुन नदिने बताउनु भएको छ। हिजो चीनको दक्षिणी पश्चिमी प्रान्त युनानको राजधानी खुनमिङमा प्रान्तीय कम्युनिष्ट पार्टीका प्रमुख छिन क्वाङरोङसँगको भेटमा उहाँले नेपाल एक चीन नीतिमा दृढ रहेको समेत बताउनुभयो। चीनले युनान प्रान्तलाई नेपाल लगायत दक्षिण एसिया र पूर्वी एसियासँगको आर्थिक सांस्कृतिक विकासमा साझेदारी गर्ने प्रमुख केन्द्रको रूपमा विकास गरेकोमा खनालले प्रशंसा गर्नुभयो। नेपाल र युनान प्रान्तको प्राप्तको सांस्कृतिक एवं जातीय विविधता समान प्रकृतिको रहेको र युनानले कृषि र जल विद्युत क्षेत्रमा हासिल गरेको चमत्कारिक प्रगतिको नेपालले पनि अनुसरण गर्न सकिने बताउनुभयो। भेटवार्तामा युनान प्रान्तका चिनिया कम्युनिष्ट पार्टीका प्रमुख छिनले नेपाल र चीनबीच बलियो सम्बन्ध विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा झलनाथ खनाललाई धन्यवाद दिनुभयो। उहाँले यस्ता भ्रमणले नेपाल र युनान प्रान्तका बीच सहकारी गर्ने बाटो बनाउन सहयोग गर्ने बताउनुभयो। 10 दिने चीन भ्रमणमा रहेको नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको टोली आज दिउँसो पूर्वी चीनको सान्दोङ प्रान्तको जिनानतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। हेलो सरकारमा हालसम्म करिब 30,000 उजुरी प्राप्त भएको छ। 2068 कार्तिकमा स्थापना भएको हेलो सरकारमा स्थापना कालदेखि 2070 चैत्र मसान्तसम्म जम्मा 29,707 उजुरी अर्थात गुनासो प्राप्त भएको जनाइएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव कृष्णहरि बासकोटाले यसमध्ये 28,851 अर्थात 97% उजुरी सम्बोधन भएको बताउनुभयो। सचिव बासकोटाका अनुसार यस अवधिमा गृह मन्त्रालयमा 4,262, शिक्षा मन्त्रालयमा 3,034, स्थानीय विकास मन्त्रालयमा 1,799, भौतिक पूर्वाधार एवं यातायात मन्त्रालयमा 1,613 उजुरी प्राप्त भएको थियो। यस्तै वाणिज्य तथा आपूर्ति मन्त्रालयमा 1,159, अर्थ मन्त्रालयमा 1,114, श्रम तथा रोजगार मन्त्रालयमा 1,080 र विद्युत प्राधिकरणमा 937 उजुरी पठाइएको सचिव बासकोटाले जानकारी दिनुभयो। चालू आर्थिक वर्षको पहिलो 9 महिनाको अवधिमा 5,852 उजुरी प्राप्त भएकोमा 5,117 सम्बोधन भएको उहाँले बताउनुभयो। प्रधानमन्त्री सुशील कोइराला आज चितवन आउँदै हुनुहुन्छ। विभिन्न कार्यक्रममा सहभागी हुन र कार्यकर्ता भेटघाटका लागि प्रधानमन्त्री कोइराला चितवन आउन लाग्नु भएको हो। प्रधानमन्त्री कोइराला दिउँसो 2 बजे चितवन आइपुग्ने नेपाली कंग्रेस रत्नगर सभापति रूपनराज घिमिरेले जानकारी दिनुभयो। आजै प्रधानमन्त्री कोइराला रत्नगरको हंस मनोरञ्जन केन्द्रमा हुने विचार गोष्ठीमा सहभागी हुनुहुने घिमिरेले बताउनुभयो। बीपी कोइराला मेमोरियल ट्रस्ट र प्रजातान्त्रिक विचार समाजको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो। दुई दिनसम्म चितवन रहनुहुने प्रधानमन्त्री कोइरालाले भोलि रत्नगरमा हुने नेपाल निजामती कर्मचारी युनियनको 6ौं राष्ट्रिय अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। अधिवेशनको उद्घाटन सत्रमा कंग्रेस सभापति समेत रहेका प्रधानमन्त्री कोइराला सहित वरिष्ठ नेता शेरबहादुर देववा, उपसभापति रामचन्द्र पौडेल लगायतका नेताहरूको पनि सहभागिता रहने युनियनका जिल्ला अध्यक्ष कृष्ण प्रसाद पराजुरीले जानकारी दिनुभयो। पूर्वी चितवनको रत्नगरमा रहेको हम्स मनोरञ्जन केन्द्रमा अहिले मधुमेह रोगको निशुल्क शिविर सञ्चालन भइरहेको छ। मधुमेह समाचित मन रत्नगर उद्योग वाणिज्य संघ हम्स मनोरञ्जन केन्द्र र पुष्पाञ्जली अस्पतालको संयुक्त आयोजनामा शिविरको आयोजना गरिएको हो। पुष्पाञ्जली अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन भइरहेको छ। शिविरबाट मधुमेह लागेका बिरामीलाई एक महिनासम्मका लागि औषधि समेत निशुल्क वितरण गर्ने आयोजकले जनाएका छन्। पछिल्लो समयमा समाजमा मधुमेह र उच्च रक्तचापका बिरामीको संख्या बढ़न थालेपछि स्वास्थ्य क्षेत्रमा जटिल समस्याको रूपमा देखिएको छ। यस्तो किसिमका रोगहरूले बिरामीहरू हैरानी बिहोर्न बाध्य बनिरहेको र मधुमेहले आँखामा समेत असर गर्ने चिकित्सकहरूले बताएका छन्। नवलपरासीको दाउनेमा यात्रुवाहक बस पल्टिँदा 21 जना घाइते भएका छन्। उनीहरूमध्ये 11 जनाको अवस्था चिन्ताजनक रहेको छ। बसमा 40 यात्रु थिए। घाइते मध्ये अधिकांशको बुटबुल अञ्चल अस्पतालमा उपचार भइरहेको छ। इलाका प्रहरी कार्यालय कावासुतीका प्रहरी नायब प्रेक्षक वामदेव गौतमका अनुसार गैराती काठमाडौँबाट सुर्खीतर्फ जाँदै गरेको नाचार्ख 4819 नम्बरको बस अनियन्त्रित भई लोकमार्ग अन्तर्गत दाउनेमा पल्टिएको हो। बसका चालक र सहचालक फरार रहेको प्रहरीको भनाई छ। नवलप्रासीको चुरे पहाड़बाट बग्ने खजुरा खोलाबाट ढुङ्गा गिटी बालुवा लगायत खोलाजन्य सामग्री अनियन्त्रित रूपमा चोरी निकासी भइरहेको भन्दै स्थानीयवासले रोक्न माग गरेका छन्। विभिन्न संघ संस्थाको नाममा जिल्लाको खजुरा खोलाबाट अनियन्त्रित रूपमा नदीजन्य वस्तुको चोरी निकासी भइरहेको भन्दै स्थानीयवासीले नियन्त्रणका लागि सरकारवालासँग माग गरेका हुन्। स्थानीय आमा समूह क्लब लगायतको नामबाट भवन निर्माणका लागि भन्दै प्रहरीको मेलेमतोमा खोलाबाट अनियन्त्रित रूपमा ढुङ्गा बालुवा र गेटीको चोरी निकासी हुन थालेको स्थानीयवासीको भनाइ छ। खोलाबाट दिन प्रतिदिन चोरी निकासी बढ़न थालेको भन्दै गाउँले नियन्त्रणका लागि जिल्ला विकास समिति प्रहरी र प्रशासनसँग माग गरेका हुन्। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, यही अवस्थामा एक वर्षभित्र संविधान जारी होला? ए दुई मत छैन, बी हुनै सक्दैन, र सी नेताहरूमा भर पर्छ। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिरगंज सड़क खण्ड खुल्ला छ। त्यसैगरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ परासी बुटोल सड़क खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0556 63 063, मोबाइल नम्बर 9855061743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 42 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ। आज दिनभर घाम लाग्ने पनि महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार, दक्षिणी सुडानमा सरकार र विद्रोही बीच शान्ति सम्झौता भएको छ। दक्षिणी सुडानका राष्ट्रपति साल्भा किर तथा विद्रोही नेता रिक म्याकर बीच शान्ति सम्झौतामा हस्ताक्षर भएको समाचार संस्था बीबीसीले जनाएको छ। शान्ति सम्झौतामा तत्काल युद्ध विराम गरी संक्रमणकालीन सरकारको गठन गर्ने, त्यसपछि चुनाव गरी नयाँ संविधान बनाउने उल्लेख छ। दुई पक्षबीचको भिडन्तमा हजारौंको ज्यान गइसकेको छ भने 10 लाख घरबार विहीन भएका छन्। दुवै पक्ष पाँच महिनासम्मको युद्धपछि शान्ति सम्झौताका लागि तयार भएका हुन्। अमेरिकाले सम्झौताको स्वागत गरेको छ। अमेरिकी विदेश मन्त्री जोन केरीले शान्ति सम्झौता दक्षिण सुडानको भविष्यका लागि अत्यन्त महत्वपूर्ण भएको बताउनु भएको छ। उता युक्रेनी भूमि क्रिमियालाई आफ्नो देशमा विलय गरेपछि विश्व समुदायसँग सम्बन्ध चिसिएको बेला रूसले भने आफ्नो भूमिमा विशाल सैन्य परेड गर्दै राष्ट्रवादी भावना प्रदर्शन गरेको छ। सोभियत संघले तत्कालीन जर्मनीको नाजी सेनालाई पराजित गरेको 69 वर्षगाँठमा आयोजित समारोहमा क्रिमिया आफ्नो देशमा विलय गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनको कदमप्रति राष्ट्रवादी भावना पोखिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले सम्पूर्ण राष्ट्रवादी एक हुँदा मातृभूमिको रक्षा गर्न सकिने बताउनु भएको छ। खेल समाचार। पूर्वी चितवनको सौराहामा जारी प्रथम गैंडाकप फुटबलमा आज हर्दी युवा समाज भण्डारा र रामपुर बीच खेल हुँदैछ। खेल दिउँसो 3 बजेपछि बागमा र सामुदायिक वनको जोरमा हुनेछ। प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा यंग स्टार कावासुतीले त्रिवेणी युथ क्लब मोगलिनलाई 3-0 पराजित गरेको थियो। उता इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज 2 खेल हुँदैछ। प्रान्न सभा 4 बजेपछि हुने पहिलो खेलमा दिल्ली डेयर डेबल्स र सनराइजर्स हैदराबाद बीच प्रतिस्पर्धा हुनेछ। 7 खेलबाट 6 अङ्क जोडेको हैदराबाद 5 स्थानमा छ भने हैदराबाद भन्दा 1 खेल बढ़ी खेलेको दिल्लीले 2 जित हात पार्दै 4 अङ्क बटुलेको छ। त्यस्तै बेलुका सभा 8 बजेपछि हुने दोस्रो खेलमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किङ्सको सामना गर्नेछ। 8 खेल खेलेको चेन्नई 6 जित हात पार्दै 12 अङ्क सहित दोस्रो तथा चेन्नई भन्दा 1 खेल कम खेलेको मुम्बईको 4 अङ्क छ। जारी प्रतियोगितामा खराब प्रदर्शन गरेको मुम्बई 7 स्थानमा छ। प्रतियोगिता अन्तर्गत गैराती भएको खेलमा किङ्स इलेभेन पंजाबले रोयल च्यालेन्जर्स बेंगलोरलाई 32 रनले पराजित गरेको छ। जितसँगै शीर्ष स्थानमा रहेको पंजाबले दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्ससँग अंक दूरी 2 फराकिलो बनाएको छ। समान 8 खेल खेलेका चेन्नईको 12 अङ्क छ भने पंजाबको 14 अङ्क छ। चिन्नास्वामी स्टेडियममा पंजाबले दिएको 199 रनको लक्ष्य पक्षाएको बेंगलोरले 9 विकेट गुमाएर 166 रन मात्र बनाउन सक्यो। बेंगलोरका लागि एबी डिभिलियर्सले अर्धशतकीय पारी खेले पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पंजाबले निर्धारित ओभरमा 8 विकेटको नोक्सानीमा 198 रन बनाएको थियो। पंजाबका लागि बीट मिलरले धुवाधार ब्याटिङ गर्दै सर्वाधिक 66 रनको योगदान दिएका थिए। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। नेपाली भूमि चीनका विरूद्ध प्रयोग हुन नदिने एमाले अध्यक्ष खनालको भनाई। चीनको चमत्कारिक प्रगतिको नेपाली पनि अनुसरण गर्न सकिने विश्वास। हेलो सरकारमा हालसम्म करिब 30,000 उजुरी, 97% उजुरी सम्बोधन। दक्षिण सुडानमा सरकार र विद्रोही बीच शान्ति सम्झौता। संक्रमणकालीन सरकारको गठनपछि चुनाव गरी नयाँ संविधान बनाउने। र सौराहामा जारी गैंडा कप फुटबलमा आज भण्डारा रामपुर भेट्दै आईपीएलमा आज 2 खेल हुने। हवस् त बिहान 10 बजेको अर्पण समाचार सकियो। ध्रुवराज खनाल आज्ञा चाहन्छु। नमस्कार।